नेताकै श्रीमती सभासद बनी नेताकै श्रीमती सभासद बनी पगेले तानेरा पतिले छानेरा पगेले तानेरा पतिले छानेरा पगेले तानेरा पतिले छानेरा सबैले भन्थे चाकडी गर्नु मैले त जानिन भनेको मानिन मैले त जानिन भनेको मानिन मैले त जानिन भनेको मानिन पावरफुल भयो